प्रगतिशील पत्रकार संघले बागलुङमा गरेको पत्रकार भेटघाट कार्यक्रममा संघले दोस्रो संविधान सभा चुनावमा जाति र क्षेत्रवादका विरुद्ध स्पष्ट जनमत दिए पनि केही शक्ति अझै जातीय र क्षेत्रीय विषयलाई लिएर अड्को थाप्न लागि परेको बताउनुभयो। जातिवादी संविधान र संघीयताका लागि जाति संगठन र मधेसवादी शक्तिको नेतृत्व एकीकृत माओवादीले गरेको उहाँको आरोप थियो। राजावादी समेत विभिन्न वाहनामा संविधान नबनाउन लागेको भन्दै संघले संविधान निर्माण नहुने खतरा बढ्दै गएको बताउनुभयो। एकीकृत नेकपा माओवादीले कंग्रेस हिमालयलाई दबाव दिएर आफ्नो पक्षमा पार्दै आएको भन्दै संघले त्यसकै कारण सत्य निरूपण तथा मेलमिलाप आयोगको विधेयक कमजोर भएको जिकिर गर्नुभयो। संघले ए माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको देशमा एउटै कम्युनिष्ट केन्द्र बनाउने कुरा हावादारी भएको टिप्पणी गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका जिल्ला स्तरीय कार्यकर्ताले आज पार्टी अध्यक्ष कमल थापाको पुतला दहन गर्दै सामूहिक राजीनामा दिएका छन्। उदयपुरको सदरमुकाम गाईघाट स्थित लोकतान्त्रिक चोकमा गोडसभाको आयोजना गरी उनीहरूले पार्टी अध्यक्ष थापाले जनताको अभिमतलाई कदर गर्न नसकेको भन्दै पुतला दहन गरेका हुन्। उनीहरूले पार्टी अध्यक्ष थापाको पछिल्ला क्रियाकलापबाट राष्ट्रवादी शक्तिको मनोबल गिरेको भन्दै राजीनामा दिएका छन्। वैशाख 29 गते अध्यक्ष थापाले लेखेको लेखमा पार्टीको मर्म विपरीतका धारणा आएकाले पुतला दहन गर्दै पार्टी छाडेको राप्रपा नेपाल सम्बन्ध महिला संघकी केन्द्रीय सदस्य सावित्रा गिरीले जानकारी दिनुभयो। उनीहरूले जुन मुद्दाका लागि जनताले भोट दिए पार्टीले त्यही मुद्दा छोडेकाले पार्टीमा बस्नुको औचित्य नभएको बताएका छन्। सर्वोच्च अदालतमा स्थायी न्यायाधीश नियुक्तिको विषयलाई लिएर संसदीय सुनवाई समितिले न्याय परिषदका सदस्यलाई बोलाउने निर्णय विरुद्ध परेको रेट निवेदनमाथि सर्वोच्च अदालतमा सुनवाई भइरहेको छ। सर्वोच्च अदालतका सहप्रवक्ता बाबुराम दाहालका अनुसार न्यायाधीश गिरीश चन्द्र लालको बेन्चले उक्त रेट निवेदनमाथि अन्तरिम आदेश दिनुपर्ने नपर्ने विषयमा सुनवाई भइरहेको छ। संसदीय सुनवाई समितिमा प्रस्तावित न्यायाधीशहरू विरुद्ध परेका उचुरीको छानबिन गरी निर्णय प्रक्रियामा पुग्नु पूर्व समितिका सदस्यहरूले सिफारिस भएका न्यायाधीशहरूको बारेमा परिषदका सदस्यहरूबाटै जानकारी लिन बैठकमा डाक्नुपर्ने चर्को दबाव आएपछि वैशाख 30 गतेको समितिको बैठकले परिषदका सदस्यलाई डाक्ने निर्णय गरेको थियो। समितिको उक्त निर्णय गैरकानूनी र असंवैधानिक भएको दावी गर्दै यसलाई रोक्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्चका पूर्व रजिस्ट्रार श्रीप्रसाद पण्डितले हिजो रेट निवेदन दर्ता गरेका थिए। यसैबीच न्याय परिषदले संसदीय सुनवाई विशेष समितिले बोलाएअनुसार उपस्थित नहुने जनाएको छ। सुनवाई समितिले बोलाएअनुसार उपस्थित हुनुपर्ने बारे कानूनमा व्यवस्था नभएकाले उपस्थित नहुने परिषदको भनाइ छ। भारतमा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीको नेतृत्वमा सरकार बन्ने लगभग पक्का भएको छ। 543 सिटका लागि भएको चुनावमा भाजपाले सरकार गठनका लागि आवश्यक 272 सिटमा अग्रता हासिल गरेको छ। यो सँगै 1984 पछि कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गर्ने देखिएको छ। 534 सिटको मतगणना मध्ये भाजपा नेतृत्वको गठबन्धन 317 सिटमा अगाडि छ। सत्तारूढ कङ्ग्रेस 100 पनि कम सिटमा अगाडि छ। आम आदमी पार्टी 4 सिटमा अगाडि छ। उत्तर प्रदेशका 80 सिट मध्ये भाजपा 61 सिटमा अगाडि छ। बिहारका मोदीको गृह राज्य गुजरातका सबै 26 सिटमा भाजपा अघि छ। पश्चिम बङ्गालमा वामपन्थी दलको अवस्था नाजुक छ। त्यहाँ वामपन्थी दल 1 सिटमा मात्रै अघि छ भने तृणमूल कङ्ग्रेस 33 सिटमा अघि छ। जिल्लाका सबै 7 सिटमा भाजपा अघि छ। बेलुकीसम्म चुनावको सबै परिणाम सार्वजनिक हुने भारतीय संचार माध्यमले भाजपाले मोदीलाई यसअघि नै भावी प्रधानमन्त्रीका रूपमा घोषणा गरेका कारण बीजेपीको जितसँगै उहाँ प्रधानमन्त्री बन्न पक्का भएको हो। र विश्वकप फुटबलका लागि करोडौँ डलर खर्चेको भन्दै ब्राजिलमा सरकार विरोधी प्रदर्शन चर्केको छ। रियो डी जेनेरियो, साओ पाउली लगायतका सहरमा सरकारी कर्मचारी, शिक्षक, विद्यार्थी लगायत सयौँ प्रदर्शनकारी सडकमा ओर्लिएका छन्। आगामी जुन 12 हुने विश्वकपको विरोधमा रहेकाहरूले टायर बालेर सडक अवरुद्ध गर्नुका साथै सरकारी कार्यहरू आगजनी गरेका छन्। ठाउँ ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको छ। सरकारले शिक्षा, स्वास्थ्य, सुरक्षा, आवास जस्ता सार्वजनिक क्षेत्रको साटो विश्वकप आयोजना गर्नमा अरबौं रकम खर्च गरेको भन्दै ब्राजिल नागरिक आक्रोशित बनेका छन्।